अहिले मकै छर्नको माचो छ त्यसो भाइ? एकदमै माचो छ हजुरको। शुभ नाम चाहिँ? मेरो गुणबहादुर प्रेमी। कति वर्षको हुनुभयो तपाईँ? म अहिले 45 वर्ष पुगेँ। तपाईँले मकै कहिलेसम्म छरिसक्नु पर्थ्यो? पानी पर्दा त हामीले त अहिले चैतमै भ्याउनु पर्ने थियो होइन? अहिले जेठ लाग्यो है। जेठको अहिले यो आगो लागि यस्तो भयो हजुर। यो ढिलो मकै छर्दा मकै पनि कम हुन्छ होला? मकै त फल्छ सर। एकैचोटि झार मकै एकैचोटि आउने भयो हजुर। अनि अलि खेत पाउनु पनि मुस्किल होला सबैले, सबै एकचोटि भएका छन्। हस् धन्यवाद। हस् हस् हुन्छ सर। यस अग्निपीडित गाउँ दजाकोटमा हाते ट्रेक्टरद्वारा पनि मकै छर्ने काम भइरहेको छ। गुल्मी उद्योग वाणिज्य सङ्घले यहाँका अग्निपीडितहरूलाई एउटा ट्र्याक्टर प्रदान गर्यो। गत वर्षदेखि गाउँ सुधार समिति दजाकोटले ट्र्याक्टर ल्याइसकेको थियो र म उहाँहरूसँग कुराकानी गर्न गइरहेको छु। नमस्कार, हजुरको शुभ नाम चाहिँ? मेरो ज्ञान बाबु राकेश खेती। यो ट्र्याक्टरबाट मकै छर्न सुरु गर्नुभयो होइन? हजुर सर। हलो भन्दा धेरै छिटो हुँदो रहेछ? हजुर, हलो भन्दा धेरै छिटो हुन्छ सर। तपाईँ जन्मेदेखि त यति ढिलो मकै छरेको त यही वर्ष होला होइन? हजुर यही वर्ष, अहिले आग लागिले गर्दाखेरि यही वर्ष ढिलो भएको। हजुर नमस्कार। हजुर नमस्कार। यहाँको शुभ नाम चाहिँ? मेरो दुर्गाबहादुर राकेश खेती हो। तपाईँको बारी हो यो? हजुर मेरो बारी हो। तपाईँ त शिक्षक पनि हो के अरे? हो, यस शिशिर पशुपट्टिनीमा पढाउँछु। पढाउनुहुन्छ हजुर। यो तपाईँले जानेदेखि यो पहिलोपटक यति ढिलो मकै छर्दै हुनुहुन्छ? यो गत वर्ष हामीलाई यो जिल्ला कृषि विकास कार्यालयबाट 50% अनुदानमा एउटा ट्र्याक्टर ल्याएका थियौँ। ए तपाईँले पोहोर एउटा ट्र्याक्टर गत वर्ष ल्याएर हामीले बर्खापछि तोरी सर्ने काम पनि भयो ट्र्याक्टरबाटै। अनि अहिले मकै सर्ने काम चाहिँ यो अहिले पहिलोपटक हो। यो अर्को ट्र्याक्टर चाहिँ अहिले जिल्ला विकास समितिले जिल्लाबाट हाम्रो सहकारी मार्फत यहाँ एउटा ट्र्याक्टर दिएको छ। त्यो गरेर हामीलाई दुईवटा ट्र्याक्टर छ अहिले। यो त गुल्मी उद्योग वाणिज्य सङ्घले हस्तान्तरण गरेको नि हो? एउटा ट्र्याक्टर हो गुल्मी उद्योग वाणिज्य। गत वर्षदेखि सञ्चालन भयो मकै चाहिँ पहिलोपटक छर्दै हुनुहुन्छ? अहिले पहिलोपटक हाते मसिनले। हजुर।